वो मीना नासी और लोगों में से, कौन से लोगों में से? अन्नास का लफ्ज इस्तेमाल हुआ है तमाम इंसानों में से। और जैसा कि आप जानते हैं कि सूरत अल बकरा मदीना में नाजिल हुई, तो जब भी कुरान पाक पढ़ते हैं तो पहली चीज ये देखते हैं कि किस माहौल में, किस कॉन्टेक्स्ट में, कहां पर नाजिल हुआ, वहां के हालात क्या थे। तो कुरान पाक का पहला हदफ क्या होता है? उस जगह, उस इलाके और उन लोगों की इस्लाह जहां पर कुरान पाक नाजिल हो रहा है। और फिर उसके बाद, चूंकि कुरान पाक सिर्फ उन लोगों के लिए नहीं था, सबके लिए था, हमेशा के लिए था, तो फिर उन हालात जैसे जहां भी, जब भी हालात पेश आएंगे तो वही आयात उस मौके पर रहनुमाई करेंगी, जो उसी किस्म की मिलती जुलती सिचुएशन में नाजिल हुई। तो यहां पर अन्नास से मुराद मदीना वाले हैं, लेकिन फिर उसके बाद दुनिया में से कहीं पर कोई भी लोग मुराद हो सकते हैं। وَمِنَ النَّاسِ और लोगों में से, मन जो يُعْجِبُكَ ताज्जुब में डालती है तुझको, पसंद आती है तुझको, भली लगती है तुझको, क्या? قَوْلُهُ उसकी बात, फिल हयात दुनिया दुनिया की जिंदगी में, यानी इंसानों में कोई ऐसा भी है जिसकी बातें दुनिया की जिंदगी में तुम्हें बहुत भली मालूम होती हैं, बहुत अच्छी लगती हैं, वो क्या करता है? वयशहदुल्लाह अला मा फी कल्बिही और वो गवाह बनाता है अल्लाह को उस चीज पर जो उसके दिल में है, यानी अल्लाह के नाम की बहुत कसमें खाता है, बात बात पर कसम खाकर अल्लाह को गवाह बनाता है, यानी अपनी झूठी बातों का यकीन करवाने के लिए कसमें खाता है। वह हुआ अलद्दुल खिसाम, हालांकि वो सख्त झगड़ालू है, हकीकत में वो ऐसा खुश अखलाक नहीं, हकीकत में वो सच्चा नहीं, असल में तो वो बहुत ज्यादा झगड़ालू है। अलग का माना होता है बहुत सख्त अदावत रखने वाला, बहुत सख्त दुश्मनी रखने वाला झगड़ालू शख्स। और अलखिसाम कहते हैं झगड़े में गालिब आने वाला, झगड़ा करते हुए गालिब आने वाला। तो अलद्दुल खिसाम का मतलब क्या हुआ कि बहुत सख्त अदावत रखने वाला झगड़ालू शख्स जो झगड़े में गालिब आने वालों से भी बढ़ के झगड़ा करने वाला है, यानी सख्त टेढ़ा, सख्त बुग्ध रखने वाला, बहुत झगड़ा करने वाला। इस आयत के बारे में कहा जाता है कि मदीना में एक शख्स था जिसका नाम था अखनस बिन शुरैक। वो शख्स मुनाफिक था, बहुत फसीह व बलीग और शीरी कलाम था, बहुत मीठी बातें करता था। नबी सल्लल्लाहु अलैहि वसल्लम को उसकी चकनी चुपड़ी बातें जो थी वो बहुत पसंद आती और बात बात पे अल्लाह की कसम खाता, बार बार अल्लाह को गवाह बनाकर कहता कि वो बहुत सच्चा मुसलमान है और मुसलमानों का दिली दोस्त है। अल्लाह ताला ने हुजूर सल्लल्लाहु अलैहि वसल्लम को असल सूरत हाल से आगाह किया और फरमाया कि इसकी बातों पर मत जाओ, इसकी बातों पर फरिश्ता मत हो, क्योंकि ये तो सब झगड़ालू किस्म का इंसान है। उसकी बातें दुनिया की जिंदगी में क्यों अच्छी लगती हैं, کیونکہ وہ دوسروں کو خوش کرنے کی، دل لبھانے کی باتیں کرتا ہے۔ یہ بھی کیا نفسیات ہوتی ہے، دوسروں کو خوش کرنے کی بھی باتیں، کیا باتیں ہیں، کیوں کرتا ہے انسان ایسے؟ تاکہ اس کی بہت تعریف ہو۔ یعنی یہ جو منافق ہے، یہ کیا کرتا ہے؟ لوگوں کے دل لبھانے کی باتیں کرتا ہے۔ وَإِذَا تَوَلَّى، اور جب وہ منہ موڑتا ہے۔ تولا کا ایک معنی ہوتا ہے منہ موڑنا، اور دوسرا معنی ہوتا ہے حکومت کرنا۔ تو دونوں معنی یہاں لیے جا سکتے ہیں کہ جب وہ باتیں کر کے قسمیں کھا کے واپس جاتا ہے، یا پھر اس کو کوئی حکومت مل جاتی ہے، تو اس کا طرز عمل کیا ہوتا ہے؟ صاف الارض لیفسد فیہا، وہ دوڑ دھوپ کرتا ہے زمین میں کہ اس میں فساد برپا کرے، لوٹ کھسوٹ کرے۔ یعنی جیسی اس کی باتیں خوبصورت ہوتی ہیں، ویسے اس کے کام خوبصورت نہیں ہوتے۔ وہ زمین کی اصلاح کی بجائے کیا کرتا ہے؟ فساد کرتا ہے۔ کیونکہ یہ بھی منافقین کی صفت پیچھے آپ پڑھ چکے ہیں نا، وہ کیا کرتے ہیں؟ اذا قیل لہم لا تفسدوا فی الارض قالوا انما نحن مصلحون الا انہم ہم المفسدون ولکن لا یشعرون۔ کہا جاتا ہے کہ اخنس بن شریک اسلام سے پھر کر مکہ واپس چلا گیا، اور راستے میں مسلمانوں کے جو کھیت ملے انہیں اس نے جلا دیا، اور جو جانور نظر آئے انہیں مار ڈالا، اور اس طرح خوب فساد کیا۔ اسی لیے فرمایا وَيُهْلِكَ الْحَرْثَ وَالنَّسْلَ، وہ ہلاک کرتا ہے کھیتی کو بھی اور نسل کو بھی۔ نسل جانوروں کی بھی ہو سکتی ہے، انسانوں کی بھی ہو سکتی ہے۔ یعنی کھیتوں اور انسانوں کا یا جانداروں کا دشمن ہے۔ وَاللَّهُ لَا يُحِبُّ الْفَسَادَ، اور اللہ تعالی فساد کو پسند نہیں کرتا۔ تو اس کا کیا مطلب ہے؟ کہ اللہ تعالیٰ کو صرف خوبصورت باتوں سے خوش نہیں کیا جا سکتا، جھوٹی قسموں سے خوش نہیں کیا جا سکتا، کیونکہ جو شخص خواہ باتیں اچھی بھی کرے لیکن عملی طور پر زمین میں فساد پیدا کرتا ہے، لوگوں کو آپس میں لڑاتا ہے، جھگڑے کرتا ہے، بد اخلاقی کرتا ہے اور زمین میں تباہی لاتا ہے، ایسا شخص اللہ تعالیٰ کو سخت ناپسند ہے۔ یہ جو بات ہے نا وَهُوَ أَلَدُّ الْخِصَامِ، کہ وہ سخت جھگڑالو ہے، اس کے بارے میں ابن مسیب بیان کرتے ہیں کہ ایک دفعہ نبی صلی اللہ علیہ وسلم کی مجلس جمی ہوئی تھی کہ ایک شخص نے حضرت ابو بکر رضی اللہ تعالیٰ عنہ پر حملہ کیا اور درشت کلامی سے انہیں اذیت پہنچائی، مگر حضرت ابو بکر صدیق خاموش رہے۔ اس نے دوبارہ اذیت دی، تب بھی وہ چپ رہے۔ اس نے تیسری بار اذیت دی، تب حضرت ابو بکر نے جواب دیا تو آپ کھڑے ہو گئے۔ حضرت ابو بکر نے عرض کی، یا رسول اللہ صلی اللہ علیہ وسلم، کیا آپ مجھ سے ناراض ہو گئے ہیں؟ فرمایا نہیں، مگر ایک فرشتہ آسمان سے اترا تھا، وہ تمہارے حملہ آور کی بات کو جھٹلاتا جاتا تھا، جب تم نے جواب دیا وہ فرشتہ چلا گیا اور شیطان آ کر بیٹھ گیا، اور جہاں شیطان بیٹھ جائے میں وہاں نہیں بیٹھ سکتا۔ تو اس سے یہ پتہ چلتا ہے کہ جھگڑا کرنے والے لوگ اللہ کی رحمت سے محروم ہو جاتے ہیں۔ پھر ایسے ہی شخص کا حال یہ بیان کیا جا رہا ہے کہ وَإِذَا قِيلَ لَهُ اتَّقِ اللَّهَ، اور جب اس کو کہا جاتا ہے کہ اللہ سے ڈرو، اَخَذَتْهُ الْعِزَّةُ بِالْإِسْمِ، پکڑ لیتی ہے اس کو عزت نفس گناہ پر، کہ میں اپنی غلطی مان لوں، اس طرح تو میری بے عزتی ہو جائے گی۔ پکڑ لیتی ہے سے مراد یہاں پر کیا ہے؟ آمادہ کرتی ہے اس کو، ابھارتی ہے اس کو۔ کیا چیز؟ عزت یا انانیت یا غرور۔ بالاسم، گناہ پر۔ فحسبہ جہنم، ایسے شخص کا ٹھکانہ تو جہنم ہے۔ ولبئس المہاد، اور البتہ کتنا برا ٹھکانہ ہے، بدترین ٹھکانہ ہے۔ مہاد کس کو کہتے ہیں؟ مہد، بچھونا، बिस्तर, बहुत बदतरीन ठिकाना है, बिस्तर है, बिछाना है, उसका बेडरूम है। अब आप देखिए कि अगरचे यहां पर बात एक खास शख्स की गई है, एक खास कैरेक्टर को सामने रखा गया है, लेकिन जैसा कि आप जानते हैं कि कुरान पाक सिर्फ एक खास शख्स की खातिर नहीं उतरा, या कोई खराबी किसी एक खास शख्स ही में नहीं हो सकती, इसलिए ये कहना कि ये आयत बस फुलां के बारे में और हम मुतमईन होकर बैठ जाए कि शुक्र है हमारे बारे में नहीं, ये इसमें हमारा जिक्र नहीं किया गया, तो ऐसी बात नहीं। कुरान पाक दरअसल एक आईना है जो हम सबको हमारी शक्ल दिखाता है कि देखो कहीं तुम्हारे अंदर तो ऐसी कोई बात नहीं। अब हम जायजा लेते हैं कि इस शख्स का तरीका कार क्या था, ये करता क्या था। अब इस जायजे के लिए आपको इमेजिनेशन से काम लेना पड़ेगा। जो जो आयत गुजरेगी आप अपने जहन में एक ऐसे शख्स की तस्वीर बनाएंगे जिसका ये किरदार है। क्या किरदार है? कि वो लोगों की मजलिस में आता है, बहुत खूबसूरत बातें करता है, बहुत अच्छी तरह, बहुत मैनर से काम लेता है, बहुत पोलाइट है, बहुत खूबसूरत फने गुफ्तगू जानता है, दूसरों का दिल मोह लेता है, दूसरों को अपनी वफादारी का यकीन दिलाता है, दूसरों का बड़ा खैरख्वाह नजर आता है, बहुत हमदर्द नजर आता है, और बात बात पे कसमें खाता है, सच्चा होने की यकीन दहानी कराता है, हालांकि हकीकत में वो ऐसा नहीं। हकीकत में वो कैसा है? अलद्दुल खिसाम, बहुत सख्त झगड़ालू है। उसका झगड़ालू होना कब खुलता है? जब उसकी अना को चोट लगती है, जब कोई उस पर तनकीद करता है, जब उसकी मर्जी के खिलाफ कोई बात हो जाती है। आपने देखा होगा कि बहुत से लोग ऐसे ही होते हैं कि आमतौर पर वो बहुत आपको भले मानस, बहुत शरीफ, बहुत नेक नजर आएंगे, गुफ्तगू में बहुत अच्छे नजर आएंगे, लेकिन जो ही कोई बात मर्जी के खिलाफ हो गई तो एकदम बिफर उठेंगे, आप से बाहर हो जाएंगे, अपनी सारी शराफत का लिबादा उठा फेंकेंगे। अब आप देखें कि अल्लाह ताला को ऐसे शख्स से कोई हमदर्दी नहीं, अल्लाह की नजर में ऐसे शख्स का कोई मकाम नहीं, क्योंकि उसके अल्फाज तो कुछ हैं, उसका अमल कुछ और है। अभी तक जो नक्शा उसका खींचा गया वो उसकी बातों का था, वो उसकी गुफ्तगू का था, कि वो बहुत खूबसूरत अल्फाज से काम लेता है, लेकिन याद रखिए कि कोई भी काम अल्फाज से नहीं बनता। अच्छा बताइए कि कभी अल्फाज से कोई इमारत तामीर हुई? अगर हम सब बैठकर जबानी कलामी एक नक्शा बनाएं, फिर उस पर ईंटें जमाएं और एक इमारत खड़ी करें, लेकिन सब कुछ अल्फाज पर मबनी हो, कुछ भी नहीं बनेगा, कुछ भी हाथ नहीं आएगा। इसीलिए अल्फाज उसी वक्त वजनी होते हैं, उसी वक्त मुफीद होते हैं, उसी वक्त कारामद होते हैं, जब उनके नतीजे में कोई अमल पैदा होता है, और जब अल्फाज और आमाल में मुताबकत होती है, मुआफकत होती है, हम आहंगी होती है, वो दोनों एक दूसरे का साथ देते हैं, जब जबान और दिल एक जैसे होते हैं, इसी का नाम फिर अमल साले होता है। जिस शख्स के अल्फाज कुछ और हो और उसका अमल कुछ और हो, अल्लाह ताला के नजदीक उस शख्स की कोई कदर कीमत नहीं। आपने देखा होगा कि सच्चे इंसान को कसमें खाने की जरूरत नहीं होती। सच्चा इंसान नहीं कसमें खाता, क्यों नहीं खाता? इसलिए कि उसको पता है कि जो कुछ वो कह रहा है वो दुरुस्त है, अगर कोई नहीं मानता ना माने, लेकिन उसने जो कहा है सच कहा है। कसमें खाना किसका काम होता है? झूठे शख्स का, ये जिसको अपनी बात पर एतमाद नहीं होता, ये जिसको अपना सच्चा होने का यकीन नहीं होता, ये जिसके दिल में कोई चोर होता है, تو وہ دوسرے کا اعتماد حاصل کرنے کے لیے قسمیں کھانا شروع کر دیتا ہے. اور نتیجتاً کیا ہوتا ہے؟ اب آپ امیجنیشن سے پھر کام لیں کہ ایک خوبصورت باتیں کرنے والا شخص ایک دم جھگڑا کر رہا ہے جب اس کی مرضی کے خلاف بات ہوئی. تو یہ بات بے بات جھگڑا کرنا, بحثیں کرنا اور دوسروں کے ساتھ آرگیومنٹ کرنا اور دوسروں سے نفرت کرنا, زبانی خوشامد کرنا, دل میں عداوت رکھنا, یہ سراسر منافقت کی علامت ہے. اور اس کے بارے میں نبی صلی اللہ علیہ وسلم نے فرمایا, ان ابغض الرجال الى اللہ تعالی الالد الخصم, انسانوں میں سے یا لوگوں میں سے اللہ کو سب سے زیادہ ناپسند وہ شخص ہے جو بہت جھگڑا کرنے والا, عداوت رکھنے والا ہے, بہت بحث مباحثے کرنے والا ہے. نبی صلی اللہ علیہ وسلم نے فرمایا, ما ضل قوم بعد هدن كانوا عليه الا اوت الجدل, ہدایت پانے کے بعد کوئی قوم گمراہ نہیں ہوتی جب تک وہ جھگڑا جھمیلا نہیں کرتی. یعنی جن لوگوں کو ہدایت مل جاتی ہے وہ ہدایت پہ قائم رہتے ہیں, ہاں اگر وہ جھگڑوں میں پڑ جائیں, بحث مباحثوں میں پڑ جائیں, نکتہ چینیوں میں پڑ جائیں تو پھر وہ بھٹک جاتے ہیں. جھگڑا چھوڑنے کا فائدہ کیا ہے؟ نبی صلی اللہ علیہ وسلم نے فرمایا, جس شخص نے بحث اور جھگڑا چھوڑ دیا جبکہ وہ حق پر نہ تھا, اس کے لیے جنت کے اطراف میں گھر بنایا جائے گا, یعنی کناروں کناروں پہ گھر ہوگا. اور جو ایسا شخص بحث اور جھگڑا چھوڑ دے جو حق پر تھا, یعنی سچا تھا, پھر بھی اس نے بحث چھوڑ دی, اس کے لیے جنت کے درمیان میں گھر بنایا جائے گا. اور جس شخص کے اخلاق اچھے ہوں گے اس کے لیے جنت کے اعلیٰ طبقے میں مکان بنایا جائے گا. ذرا مجھے بتائیے اس آیت سے سمجھا کیا آپ نے؟ کیونکہ یہ بہت اہم آیت ہے, یہ عام معاشرے کا کیریکٹر ہے. خلاصہ کرتی ہوں اس کیریکٹر کا کہ ایک شخص ہے جو بہت خوبصورت باتیں کرتا ہے, قسمیں کھاتا ہے, اپنے سچا ہونے کی یقین دہانی کراتا ہے, حالانکہ وہ سخت جھگڑالو. مثلاً دوستوں کی محفل میں جا کے تو بہت میٹھی میٹھی باتیں کرتا ہے, گھر آتا ہے تو بیوی بچوں کے ساتھ خوب جھگڑے کرتا ہے, بات بات پہ نوک جھونک, نکتہ چینی, جھگڑا فساد. کیا آپ نے اپنے آس پاس کبھی ایسا کردار دیکھا؟ کہتے کہ بعض خواتین جو کچھ سوشل ورک کرتی ہیں, باہر جا کر لوگوں کو بہت اچھے اچھے مشورے دیتی ہیں, بچوں کو یوں صاف رکھو اور یہ کام ایسے کرو, لیکن گھر آ کے اپنے ہی بچوں کی پٹائی کرتی ہیں اور ان کے ساتھ جھگڑا کرتی ہیں اور ان کی کیئر نہیں کرتی ہیں. یہ کہتے ہیں بعض شوہر بھی ایسے ہوتے ہیں, دوسری عورتوں سے تو بہت ہنس کے بات کرتے ہیں, بہت پولائٹلی بات کرتے ہیں, جو ہی گھر میں آتے ہیں اپنی بیوی سے جھگڑا شروع کر دیتے ہیں. اور کیا ہوتا ہے معاشرے میں؟ ہم یہاں بیٹھ کے تو بہت شرافت سے سر جھکا کے بہت فرشتے نظر آ رہے ہوتے ہیں, اور باہر نکل کے جوتوں پہ جھگڑا شروع کر دیتے ہیں. بعض لوگوں کو بہت واضح نصیحت کرتے ہیں, نماز کی پابندی بھی کرتے ہیں, لیکن بات بے بات میں جھگڑا اور بحث بہت شروع کر دیتے ہیں. مثلا عام طور پر آپ دکاندار کے پاس جاتے ہیں, جب اس کو کوئی چیز بیچنا ہوتی ہے تو وہ بہت اچھی طرح بات کرتا ہے اور بسا اوقات بہلا پھسلا کے آپ کو خراب چیز بیچ دیتا ہے, اور قسمیں کھاتا ہے کہ نہیں یہ بہت اچھی چیز آپ خرید لیں. جب آپ گھر چیز لاتے ہیں اور وہ خراب ہو جاتی ہے, آپ واپس جاتے ہیں, تو پھر کیسے پیش آتا ہے؟ انتہائی بد اخلاقی اور جھگڑے سے. تو حدیث ذرا دوبارہ سنیے. اللہ کے نزدیک سب سے زیادہ مبغوض ناپسندیدہ شخص کون ہے؟ جو بہت جھگڑالو اور مباحثہ کرتا ہے. جھگڑا کرنا کن عادات میں سے ہے، پسندیدہ یا ناپسندیدہ؟ بحث کرنا، دوسروں کی گفتگو میں انٹرفیئر کرنا، نکتہ چینیاں کرنا، بات بے بات پہ غصہ کرنا، کبھی اس سے جھگڑنا، کبھی اس سے جھگڑنا، یعنی جس سے بات کی اسی سے جھگڑ پڑے، یہ عادت سخت ناپسندیدہ عادتوں میں سے. اپنے آپ سے پوچھئے، لکھئے سوال، کیا میں جھگڑتی ہوں؟ کیا میں نے کبھی جھگڑا کیا ہے؟ عام طور پر جھگڑتی ہوں یا کبھی کبھار جھگڑتی ہوں؟ کس کس سے جھگڑتی ہوں؟ کیوں جھگڑتی ہوں؟ کیا میں جنت کے وسط میں گھر چاہتی ہوں؟ تو کیا میں جھگڑا چھوڑ سکتی ہوں؟ اپنے آپ سے خود پوچھ لیجئے. حدیث میں کیا آتا ہے؟ جس شخص کے اخلاق اچھے ہوں گے اس کے لیے جنت کے اعلیٰ طبقے میں مکان بنایا جائے گا، بلند مقام ہوگا. فی جنت عالیہ لا تسمع فیہا لاغیہ، وہاں کوئی لغو باتیں، کوئی جھگڑے فساد کی باتیں نہ ہوں گی. یہاں تک تو ایک بات ہوئی، اس کے آگے مزید اس کی خصوصیت بتائی گئی کہ وَإِذَا تَوَلَّا صاف الارض لیفسد فیہا. الگ الخصام کے اپنی ذاتی زندگی میں بہت جھگڑا لوں، اور دوسری طرف معاشرے کے اندر، زمین کے اندر بہت فساد برپا کرنے کی کوشش کرتا ہے، اس کے لیے کیا کرتا ہے؟ وَيُهْلِكَ الْحَرْثَ، کھیت تباہ کر ڈالتا ہے. یعنی اپنے غصے، غضب، جھگڑے، فساد میں کھیتوں کی تباہی کر دیتا ہے، وَالنَّسْل، اور نسلوں کی تباہی کر دیتا ہے. ظاہر ہے کہ کوئی شخص اگر جھگڑے فساد میں حد سے بڑھ جائے تو پھر نتیجہ کیا نکلتا ہے؟ وہ صرف ایک گھر تک نہیں رہتا فساد، دو افراد تک نہیں رہتا، وہ پھیلتے پھیلتے، بڑھتے بڑھتے کہاں تک جا پہنچتا ہے. واللہ لا یحب الفساد، اللہ کو فساد پسند نہیں، اللہ تعالی فساد پسند نہیں کرتے. یہاں ایک اور مثال دینا چاہوں گی، اور وہ یہ کہ آپ نے دیکھا ہوگا کہ بسا اوقات کچھ ملٹی نیشنل کمپنیز کے جو ریپس ہوتے ہیں، ریپریزنٹیٹیوز ہوتے ہیں، وہ مختلف پیسٹیسائڈز، دوائیاں بیچنے کے لیے بہت خوبصورت انداز میں پبلسٹی کرتے ہیں، خوبصورت اشتہارات دیتے ہیں اور ان کے بہت فائدے بتاتے ہیں، لیکن نتیجہ کیا ہوتا ہے جب ان دوائیوں کو استعمال کیا جاتا ہے؟ تو اس سے کھیت بھی تباہ ہوتے ہیں اور نسلیں بھی تباہ ہوتی ہیں. کیڑے مکوڑے، پرندے، یعنی وہ ایک پورا سائیکل چلتا ہے نا ایکولوجی کا. آپ نے دیکھا ہوگا کہ اگر آپ کسی جنگل میں چلے جائیں تو وہاں پر صرف پودے نہیں ہوتے بلکہ مختلف طرح کے انسیکٹس ہوتے ہیں، پھر پرندے ہوتے ہیں. جو انسیکٹس ہوتے ہیں وہ مختلف درخت وغیرہ کھاتے ہیں یا پتے کھاتے ہیں، جو پرندے ہوتے ہیں وہ انسیکٹس کو کھاتے ہیں، اور پورا ایک سائیکل چلتا ہے. جب ایسی دوائیاں ڈالی جاتی ہیں کہ جس سے انسیکٹس مر جاتے ہیں، تو قدرتی طور پر پرندوں کی غذا نہیں رہتی اور پرندے بھی ختم ہو جاتے ہیں، اور یوں نسلیں بھی تباہ ہوتی ہیں اور کھیت بھی تباہ ہوتے ہیں. اور یہی دوائیاں ڈال ڈال کر کچھ عرصے کے بعد زمین اتنی زہریلی ہو جاتی ہے کہ وہ مزید کچھ اگانا بند کر دیتی ہے، بنجر اور بیکار ہو جاتی ہے، फिर इसी तरह बाज वाकयात मगरबी माशरे में ऐसे भी देखने में आए हैं कि वहां जब जरूरत से जायद फसल पैदा हो जाती है तो वो गरीब ममालिक में नहीं भेजते, उसको जला देते हैं या समुद्रों में बहा देते हैं। क्यों? ताकि उनकी कीमतें कम ना हो, या ये कि वो कौमें सर ना उठा सकें जो भूख के मारे दबी हुई हैं। क्योंकि अगर वहां पर भी लोगों के जहन ने काम करना शुरू कर दिया, उनको दो वक्त की रोटी कमाने से थोड़ी फिक्री आजादी हुई और वो आगे बढ़कर कुछ और करने के काबिल हो गए, तो इनके लिए मसाइल पैदा हो जाएंगे। बसा अवकात ऐसे बीज तैयार किए गए हैं कि जो सिर्फ एक दफा उगाए जा सकते हैं और उसके बाद दोबारा काम नहीं आते, और ये सब कुछ बहुत खूबसूरत नामों के साथ और साइंस की तरक्की के नाम पर और इंसानियत की भलाई के नाम पर किया जाता है। फिर इसी तरह आप देखें कि सियासत में बसा अवकात क्या होता है। सियासी लीडर्स वोट लेने से पहले बहुत खूबसूरत बातें करते हैं, बड़े बड़े वादे करते हैं, कस्में खाते हैं, हालांकि आपस में सियासतदान अलगदुल खिसाम होते हैं, एक दूसरे से खूब झगड़ते हैं, और जब उनको हुकूमत मिल जाती है इजा तवल्ला साफिल युफसिद फीहा, तो अपनी ताकत के बल पर खूब फसाद करते हैं और बसा औकात हर सर नस्ल की तबाही के सामान करते हैं। बाकायदा ऐसी पॉलिसीज बनाई जाती हैं कि जिसमें नस्ल कुशी हो, बच्चे पैदा ना हो, कौमी सतह पर करोड़ों का सरमाया लगाया जाता है ताकि नस्ल कुशी हो सके, और उसको भी बहुत खूबसूरत नाम दिए जाते हैं। वल्लाहु ला युहिब्बुल फसाद, हालांकि अल्लाह फसाद को पसंद नहीं करता। फिर फरमाया गया इज़ा क़ीला लहु तक़िल्लाह, और जब उसको कहा जाता है अल्लाह से डरो, फसाद छोड़ दो, झगड़ा छोड़ दो, मुनाफ़क़त छोड़ दो, तो बजाय इसके कि वो बात माने, अपनी गलती का एतराफ़ करे, वो क्या करता है? अख़ज़तुल इज़्ज़तु बिल इस्म, वो अपनी गलती पे अड़ जाता है, उसकी अनानियत, उसका गुरूर, उसका तकब्बुर उसको ले बैठता है और वो गुनाह पे जमा रहता है, झुकता नहीं, गलती का एतराफ नहीं करता। फहस्बुहु जहन्नम, ऐसे शख्स के लिए जहन्नम ही काफी है, क्योंकि जिस शख्स पर हक वाजे हो जाए और फिर भी वो अपनी गलती को न माने, हक को कबूल न करे और अपने झूठे पंदार पे कायम रहे, तो ऐसा शख्स कभी भी न अपनी इस्लाह कर सकता है और न ही जन्नत में जाने के काबिल हो सकता है। ऐसे शख्स का ठिकाना तो जहन्नम ही हुआ करता है। हजरत इब्ने मसूद से रिवायत है कि अकबर ज़म्ब इंदल्लाह, अल्लाह के नजदीक गुनाहों में सबसे बड़ा गुनाह यह है, अन युकाल लिल अब्द, कि किसी बंदे से ये कहा जाए इत्तक़िल्लाह, अल्लाह से डरो, फयकूल, तो वो कहे अलैका बिनफ्सिक, तुम अपनी खबर लो, माइंड योर ओन बिजनेस, अपना काम करो। यानी बहुत बड़े गुनाहों में से ये गुनाह है, कबीरा गुनाहों में से है कि कोई शख्स किसी दूसरे को समझाने की कोशिश करे, उसे खुदा का खौफ दिलाए और वो सुनने की बजाय क्या कहे, जाओ जाओ अपना काम करो, मुझे मत समझाओ, अपनी नसीहतें अपने पास रखो। जहन्नम का एक नाम है ना, तोड़ फोड़ देने वाली, हतमा। तो जिस शख्स का गुरूर दुनिया में नहीं टूटता, जो खुद को नहीं तोड़ सकता, जो झुक नहीं सकता, फिर उसको झुकाने के लिए और तोड़ने के लिए जहन्नम काफी। फहसबहु जहन्नम, ولا بئس المہاد، اور وہ بدترین ٹھکانہ ہے. ایک روایت میں آتا ہے کہ حضرت عمر رضی اللہ تعالیٰ عنہ سے جب کہا گیا اتق اللہ، تو انہوں نے اپنا گال تواضع سے زمین پر رکھ دیا. کیا سبق ملتا ہے اس آیت سے؟ کہ انسان کو اگر کبھی بھی اس کی کسی غلطی کا احساس دلایا جائے تو اس کو مائنڈ نہیں کرنا چاہیے، اس کو ضد میں نہیں آنا چاہیے، اس کو اکڑنا نہیں چاہیے، اس کو انا کا شکار نہیں ہونا چاہیے. جو ہی اس کا ضمیر گواہی دے کہ غلطی تمہاری ہے، اسے اندر سے جھنجھوڑے، اسے بغیر کسی خوف کے تسلیم کر لینا چاہیے، ہاں میری غلطی. اب دیکھیے بساؤ کا جھگڑا کیوں نہیں ختم ہوتا؟ جھگڑا ختم نہ ہونے کی وجہ کیا ہوتی ہے؟ فساد کی وجہ کیا ہوتی ہے؟ ضد ہوتی. کوئی بھی شخص اپنی غلطی ماننے کو تیار نہیں ہوتا، اس لیے وہ جھگڑا اور فساد بڑھتا چلا جاتا ہے. تو ایسے لوگوں کے لیے جو دنیا میں بد امنی پیدا کریں، دنیا میں فساد پیدا کریں، ان کی خبر پھر جہنم سے لی جائے گی، کیونکہ انہوں نے اپنا جینا بھی حرام کیا اور دوسروں کا بھی.